Hey, छापरीमा रोटी पकाई छापरीमा भात पकाई थालीमा भात पकाई थालीमा मायाले बग्याका आँसु मायाले बग्याका आँसु चुदाइ छन् कालीमा चुदाइ छन् कालीमा चुदाइ छन् कालीमा चुदाइ छन् कालीमा मालिका पठान मुगुरा र काल मालिका पठान मुगुरा र काल चुनाइ लागि मरि गन्या काछै माया दा चुनाइ लागि मरि गन्या काछै माया दा चुनाइ लागि मरि गन्या काछै माया दा